नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम अर्पण शुभ साँझका हरेक नवीनतम श्रृङ्खलाहरूका साथमा हरेक दिन साँझ 7 बजे हामी उपस्थित हुने गर्दछौं। करिब करिब 7:30 बजेसम्मको समय रहने गर्दछ र यो समयमा तपाईँलाई स्वागत गर्छौ, तपाईँसँगै कुराकानी गर्छौ। समग्रमा तपाईँको दिनभरको थकान मेटाउनका लागि हामी उपस्थित हुने गर्छौ अनि मिठा मिठा भाकाहरू तपाईँका लागि पस्कन्छौ। तपाईँ कार्यक्रममा सहभागिता जनाउनका लागि 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर मार्फत आउन सक्नुहुन्छ कार्यक्रममा। कार्यक्रम आइसकेपछि हामीले अगाडि बढाउने भाका मार्फत तपाईँ आफन्त प्रियजन सम्पूर्णलाई समर्पण गर्न पाउनुहुन्छ, साथमा सम्झना अगाडि बढाउन पाउनुहुन्छ। यति बेला कार्यक्रममा कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? के गर्नुहुन्छ बिनजीले? बसी बसे मात्रै छ। अनि बिनजी, आजको दिन समग्रमा कसरी बित्यो त? त्यतिकै गएको है आजको दिन पनि? कसलाई सम्झने? म सर्वप्रथम हजुरलाई धन्यवाद, त्यसपछि मेरो छ्यामाहरूलाई, अनि मेरो मम्मी बाबा बहिनी दाजु भाउजू, अनि मेरो बहिनी निरु मिनु विदेशमा बस्ने भाइलाई, मेरो विदेशमा बस्ने साथीहरूलाई, अनि त्यसपछि सङ्गीतालाई, अनि रेडियो एफएम सुन्ने सम्पूर्णलाई। हुन्छ बिनजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। खोराकबाट बिन तामाङ आउनु भएको थियो, अर्को कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट शर्मिला। के छ शर्मिलाजी हालखबर? एकदमै ठिक छ। अनि आजको दिन कसरी बित्यो शर्मिलाजीको? पढेर बित्यो। हुन्छ शर्मिलाजी, कसलाई सम्झने? शर्मिला कोराकबाट सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। कोही मित्र फेरि पनि हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? के छ रूपचन्दजी हालखबर? ठिकै छ। अनि खोराकतिर के के भइरहेछ? सबै राम्रै छ है? हजुर। अनि रूपचन्दजी, आजको दिन कसरी बित्यो? हजुर, आजको दिनमा केही उन्नति प्रगति भयो तपाईँको? भएन दादा। केही भएन है? हजुर, जस्ताको तस्तै रह्यो। प्राविधिक दादाको लागि, अनि मेरो घर परिवारको लागि, अनि मेरो साथीहरू तिलक रमेश कुमार सुबी, अनि मेरो सम्झनाजीको लागि, अनि दाई भोजको लागि, अनि दिनमा किन सम्पूर्णलाई दादा। हुन्छ रूपचन्दजी, आउँदै गर्नु होला, अहिले पनि सुटिन्छ। नमस्कार। रूपचन्द तामाङ आउनु भएको हो खोराकबाट, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु हो। यति बेला भने भाका सुन्ने बेला भएको छ, भाका सुन्छौँ, भाकापछि फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित हुनेछौँ। भाका रहेको छ जीवन अधुरो, माया तिमी साथैमा नहुँदा घाम लागेको दिनै मधुरो, मिलन लामा अनि टिकापुनको आवाजमा। उनलाई छोडी हजारौं कोसबारी जीवन अधुरो, माया तिमी साथैमा नहुँदा घाम लागेको दिनै मधुरो, विदेशको रोजगारी उनलाई छोडी हजारौं कोसबारी जीवन अधुरो, माया तिमी साथै नहुँदा काम लागेको दिनै मधुरो हे माया तिमी साथै नहुँदा काम लागेको दिन हो मधुरो यो तातो बतास प्यारी तिम्रो झल्कोले साता छ जीवन अधुरो माया तिमी साथै नहुँदा घाम लागेको दिनै मधुरो यो तातो बतास प्यारी तिम्रो झल्कोले जीवन अधुरो माया तिमी साथै नहुँदा काम लागेको दिनै मधुरो हे माया तिमी साथै नहुँदा काम लागेको दिन हो मधुरो मधुरो माया तिमी साथैमा नहुँदा घाम लागेको दिनै मधुरो दुईटा ज्यान मध्ये एउटा ज्यान परदेश एउटा ज्यान स्वदेशमा रहँदाखेरि आइपर्ने कष्ट बाधा विवधानहरू र असुविस्तालाई यस भाकाले दर्शाइरहेको थियो निकै सुमधुर भाका यहाँनिर हामीले अगाडि बढायौँ फेरि पनि तपाईँसँगै कुराकानी गर्नका लागि उपस्थित भएका छौँ मित्र यति बेला बाहिर चर्को हुरी चलिरहेको छ त्यसैले पनि आफ्नो घरमा जुन असुविधा रहन सक्छ तपाईँलाई बाहिर सुकाएको कपडा उठाउन बिर्सनु भएको छ भने उठाउनु होला साथमा जुन चर्को हावाहुरीले छानाहरू उडाउन सक्छ जस्ता पाता उडाउन सक्छ यतापट्टि भने ध्यान दिनको लागि अनुरोध गर्दै कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट दाइ कोराकबाट को बोल्दै हुनुहुन्छ हजुर सन्तोष चेपाङ सन्तोष चेपा हजुर के छ सन्तोषजी ठिकै छ अनि यहाँनिर चाहिँ यति बेला एकदम चर्को हुरी चलिरहेछ कुराकतिर के छ स्थिति हुरी त आएको छैन दाइ तर बादल चाहिँ आइरहेछ मेघ गर्जिरहेछ मेघ गर्जिरहेछ है हजुर हुन्छ सन्तोष जी, कसलाई सम्झ सर्वप्रथम हजुरलाई धन्यवाद, अनि कन्ट्रोल रुममा बस्ने दादालाई र मेरो सफल दाई अनि सफल दाईको परिवार र खत्रीलाल भेनाज्यू नैना बहादुर दाई अनि यहाँ मेरो भान्जा हुनुहुन्छ र मेरो श्रीमती र भन्दा र चोकिदारमा बस्ने धर्मजित लामा दाईलाई अनि मित्रलाल धनलाल आमोस अनि मलाई सन्तोष चेपाउ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि दाई। हुन्छ सन्तोष जी आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्ते नमस्ते। सन्तोष चेपाङ आउनु भएको थियो कुराकबाट, यति बेला कोही मित्र फेरि पनि हुनुहुन्छ। हजुर नमस्कार। हजुर नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि सुकलाल लामा। कोराकदेखि सुकलाल लामा, हजुर। के छ सुकलाल जी हालखबर? बसे बसो दादा। अनि आजको दिन कसरी बित्यो सुकलाल जीको? बसी बसाएर त्यत्तिकै बित्यो है। हजुर हुन्छ, कसलाई सम्झने? मेरो बिरबहादुर दादालाई अनि मेरो भाउजूलाई अनि रमेश भाइलाई शेरबहादुर भाइलाई अनि कुमार सिंहलाई अनि अशोक प्रजल म शुक्लाल भन्ने चिन्ने नचिन्ने सम्पूर्ण दादा। हुन्छ शुक्लालजी आउँदै गर्नु होला, अहिले मैले छुट्टिन्छु। नमस्कार। शुकलाल लामा आउनुभएको थियो कराकबाटै, सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो। फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकनपुर जिल्लाबाट मन कुमार चेपाङ। मन कुमार चेपाङ कहाँबाट? मकनपुर जिल्लाबाट। मकवानपुरबाट? हजुर। मकवानपुरको कुन ठाउँबाट मन कुमारजी? हुन्छ मन कुमारजी, खाना खानुभयो? खाना खाइसके दादा। अनि हजुरले? मैले चाहिँ खाएको छैन मन कुमारजी, अब कार्यक्रम पछि नै है। ए हुन्छ हुन्छ। अनि मन कुमारजीले चाहिँ के गर्नुहुन्छ मन कुमारजी? यस्तै हो दादा, बसी बसाइ हो दादा। बसी बसाइ मात्रै छ? हजुर। हुन्छ, कसलाई सम्झने? हुन्छ पहिलो प्रेम हजुरलाई धन्यवाद, अनि रिमलाल सिकमान अनि एलिसा दुदु एनिसा मेरी साधना अनि सम्पूर्ण मन कुमार चिपाङ भनेर सम्पूर्ण चिन्ने नचिन्ने साथीहरूलाई सबैलाई सुनाउन चाहन्छु। हुन्छ मन कुमारजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। हुन्छ नमस्कार दादा। आउनुभएको थियो मन कुमार चिपाङ मकवानपुरबाट, सम्पूर्णलाई मिठो सम्झना अगाडि बढिसक्नु भएको छ र यति बेला फेरि पनि पल पल झल्को आएर यो भाका तपाईँको लागि। तिम्रै माया लाएर पल पल झल्को आएर दुई हातले आँसु पुछ्दै हुँदो रहेछु म कता रुने जारो यानी आँसु त उहिने रुन्न भन्छु बिर्सेर फेरि रुँदो रहेछु तिम्रै माया लाएर पल पल झल्को आएर दुई हातले आँसु पुछ्दै हुँदो रहेछु तिम्रै माया लाएर पल पल झल्को आएर दुई हातले आँसु पुछ्दै हुँदो रहेछु। तिम्रै झल्को आएर निकै मिठो भाका तपाईँको लागि अगाडि सार्यौँ यो क्रममा कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा विश्वको जुन पनि कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र कार्यक्रममा यति बेला फेरि पनि कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट? खोराकबाट दिपेन्द्र तामाङ। हजुर के छ दिपेन्द्रजी हालखबर? हालखबर त के हुनु दादा, स्कुल जाने आउने घर बस्ने त्यस्तै मात्रै छ है? हजुर हुन्छ। कसलाई सम्झने? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि प्राविधिक दादालाई, अनि अनि मेरो घर परिवारलाई, अनि मेरो अङ्कलहरू प्रमोद घलान, अनि इमान सिंह घलान, अनि नारायण सिंह घलान, अनि मेरो साथीहरू तिलक तामाङ, अनि प्रवीण तामाङ, कुमार तामाङ, अनि प्रेम स्याङ्बो, अनि रमेश स्याङ्तान, अनि रमेश तामाङ, अनि प्रेम, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नुहोला, अहिले भने छुटिन्छ। नमस्ते। आउनु भएको हो दिपेन्द्र तामाङ कोराकबाट, आफ्नो सम्पूर्ण मित्रहरूका लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट तिलक तामाङ। के छ तिलकजी हालखबर? अनि के गर्नुभयो तिलकजी आज दिनभर? यत्तिकै दिन बित्यो है। हुन्छ, कसलाई सम्झने आज? धन्यवाद कुमार, प्रवीण, दिपेन्द्र, अनि शान्ति मोक्ता, अनि शर्मिला, अनि रुपचन तामाङ, अशोकको लागि, अनि प्रजलका लागि, अनि पार्वती मनिषाको लागि, अनि हुन्छ तिलकजी आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। तिलक तामाङ आउनुभएको थियो कुराकबाट, र कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँसँग कुराकानी गर्दा गर्दै समय सकिसकेको छ। बाहिर जोरदार पानी परिरहेको देखिरहेको छु मैले, तपाईँका घर वरपर पनि पानी परिरहेको होला, जोगिनु होला। यो पानीमा रुज्दाखेरि रुगाखोकी लगायत विभिन्न समस्या देखा पर्न सक्छ, जस्तै म पनि अहिले रुगाखोकीसँगै जुतिरहेको छु। त्यसैले पनि कार्यक्रम सञ्चालनका क्रममा विविध आवाजमा फरकपनाहरू लगायत अन्य तपाईँलाई परेको असुविधाप्रति पनि क्षमा चाहन्छु। कार्यक्रम अर्पण शुभ साँझमा आज आठजना मित्रहरूसँग कुराकानी गऱ्यौँ। कोराकबाट बिन तामाङ आउनुभएको थियो, कोराकबाटै शर्मिला, कोराकबाटै रूपचन्द तामाङ, कोराकबाटै सन्तोष चेपाङ, त्यस्तै कोराकबाटै शुक्ला लामा, मकवानपुरबाट मनकुमार चेपाङ, कोराकबाट दिपेन्द्र तामाङ, र अन्त्यमा कोराकबाटै तिलक तामाङ आउनुभएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो भने आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णु अनि रिजनलाई पनि धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायबाट बिदा चाहन्छु। Oh, yeah. सानोलाई